नमस्कार, हजुर हार्दिक स्वागत कार्यक्रम हाम्रो आवाजमा। आज कार्यक्रम के एसियाई वाला समूह संहति सबन के कार्यक्रम हाम्रो आवाजमा बहुत ही बहुत स्वागत हसे अभिवादन। सूचना संगीत हसे मनोरञ्जनका संगम यी हालै अपनोको 104.5 मेगाहर्जमा अपनोके रेडियो अर्पण भगवानक रचल यी सुनाइ संसारको हाम्रो मनियाउ जातिको जीवनको बारेमा चर्चा परिचर्चा हसे हाम्रो थारू भाषाको एपनि हसे बेगेरै बेगेरै संस्कार संस्कृतिसे जोडियाइली जुन हाम्रो चालचलन हुनका हाम्रै पनि होरान पेहरान खियान प्यान हसे यहाँको दोस्रै दोस्रै बात वेतन सब बोकल एगुडे माथि कार्यक्रम हाम्रो आवाजले म उपस्थित भइसकल नहीँ एपनो संहाती कार्यक्रम कार्यक्रमको संहाती उर्मिला हसे म ब्याज टेक्निकली सबैले संहाती विष्णु हसे कार्यक्रम जुन हाम्रो एउटा पहिना हाम्रा सुख सुख सुनिहाल हसे एक हाम्रा बुधको 4 बजेको समाचार ओराके 4:15 बजेसे 5 बजेसम्म कार्यक्रम हाम्रो आवाज सुनि सक्नुहुँ हसे उसने इन्टरनेट मार्फत से www.radioarpan.com लगन कके संसारभरि फेरि एकैसँगै सुनि सक्नुहुँ कार्यक्रम हाम्रो आवाजमा म एपनौके जुन एउटा थारू भाषाको जुन एउटा खास महत्त्व जसले कि हुनकर एकदमै संस्कार संस्कृतिसे जोडेल बात अथवा पुरान चिरान भेल बातचित अथवा हुनकर चालचलन अनुसार कसके पछि बढे जसले कि बिहाह वर्ण बिहाह जसले कि एउटा काज क्रिया हरेक चिज कसके कके मनोयबाट अथवा थारू भाषाको एउटा मुख्य जुन एउटा नीति नियम कथीबाटै हुनकर जसले कि एउटा खास जसने कि कति बढे त जसने कि एउटा पहिचान कहके जसने कि हाम्रो यी मुख्यतः म अपनो कि जसने कि सुनाओके अथवा व्यक्त करके कहके जसने कि यी कार्यक्रममा एउटा उद्देश्य बोक्ले गहुँ जसने कि हाम्रा जम्मैजना हसे उसने हाम्रो यी एउटा रेडियो अर्पण परिवार फेरि अपना जसने कि एउटा एकदमै महत्त्वपूर्ण कार्यक्रम कहके हाम्रा जुन यी कार्यक्रम हाम्रो आवाजकै एखनसम्म चलाओके साथ एउटै बहुतै बहुतै धन्यवाद हसे उसने संगाते सब जुन कार्यक्रम हाम्रो आवाज जसने कि एउटा रेडियो जसने कि रेडियो अर्पण से हाम्रा जुन एउटा प्रस्तुत कार्यक्रम जसने कि एपनौको जसने कि कार्यक्रम कसनाको लगले अथवा जसने कि कसनाको प्रकारको कार्यक्रम चलाओके कह हाम्रा यी जुन नहीँ बुझले हबहुँ उयो आफ्नो ठाउँमा बढाइ जसने कि पासस कसके चलाओके अथवा एखन कसनाक चलै बढौँ जुन हाम्रा चल्लो त यो बढौँ जसने कि कार्यक्रम हाम्रो आवाज हस्ने जुन रेडियो अर्पण जसने कि याको याको पासस फेर जसने कि कार्यक्रमकै थप जसने कि सहयोग गर्वे जसने कि कार्यक्रम कसनाक चलाओ कहके कह हाम्रा विश्वस्त जसने कि आशा कार्यालय बढौँ जसने कि उसने कार्यक्रम हाम्रो आवाजमा जसने कि मै या जो मै अपनाउके जसने कि हुँदै हौँ फेरि गेली बुधौँ फेरि हसे जसने कि यावैवाला दिनौँ फेरि जुन मै एउटा जसने कि हाम्रो एपनौक संहाती सबन जसने कि पत्र पढके हतै कि अथवा कहाँ कहाँसे जसने कि सोहर बोर्डरके एउटा जसने कि एउटा सोच पत्र सब अथवा जुन याको सब जसने कि चिन्हन जानल सुनल सब बातचित पढके हतै कि कक हाम्रा सुनाके कार्यक्रम हाम्रो आवाजके एखनसम्म जसने कि निरन्तर याद गरे बढै बढौँ हसे उसने गेली बुधौँको जसने कि म किताब संहातीसे संहातीको ललित कुमार चौधरी बगोडा माडी जसने माडीसे जसने कि लिखल ऊ जुन सोच पत्रहरूलाई पढके सुनु है बहुतै सुना सक्ले भने म हुँदै जसने कि पृष्ठभूमि पनि म हुँदै पढके सुना सक्लौँ हसे थारूको जसने कि मुख्य पहिचान अथवा हुनकर परिभाषा फेरि म हुँदै सुना सक्ले भने हसे थरुहटको बारेमा जसने कि छोटो एउटा परिचय दिले हेली संहाती म ऊ फेरि कह सक्लौँ है पनौके हसे हाम्रो चाहना अथवा थरुनी चाहना कति बढे त कहके म उफिने अपनोके सुना सक्ले बनाएँ हसे याको म बाँकी विषयवस्तु भयो या जो म जोडबँ है हसे ओकरासो याको याग एखन पल्हा बढाइ भेल खाडौल गीत सुनके संगाती सब गीतक पाछा म फेर से भएँ सुनु खाडौल गीत जाडक महिना तोरिया फुल सि हे जसने जाडक महिना तोरिया फुल सि हे जसने लचाके हस सहे तुई लग सहे वशने झड़क महीना तोरिया फूल सी है जसने झड़क महीना तोरिया फूल सी है जसने लचाके हंस सहे तुई लग सहे वशने लजाके री हंस सहे तुई लग सहे वशने ठीक होरी मोर लग सा उसने चढ़क महीना तुरिया फूल सी है जसने लचाके हस सही तुई लग सही उसने लजाके री हस सही तुई लग सही उसने खाडोल गीतको पाछामा फेरि स्वागत गरेर कार्यक्रम हाम्रो आवाजमा सङ्घाती सभा म तखना भर्गे बनाउँक सुना सक्ले बढेँ कि जसमा कि सोच पत्र म पढाइ बढेँ हाँसे सङ्घाती बुढी लेखे ढोले ललित कुमार चौधरी भगौडा माडेसे हँसे जुनी सोच पत्र मुई सङ्घाती किताब से लिले बढेँ हाँसे वाचन गरे जाए बढेँ भन्दै म यहाँको वाचन क सक्ले बढेँ सो म फेर निरन्तरता दे बढेँ हँसी हाँ सङ्घाती लेख्ले बढी समस्या समाधानका उपाय जुन म एकना पढे जाए बढेँ अथवा वाचन गरे जाए बढेँ नेपालले आजसम्म पनि एकल जाति केन्द्रीकृत एकात्मक सामन्त जसले कि राज्य सत्तात्मक रूपमा रहते याइल बढे नेपाली समाजको सामाजिक एवं राजनैतिक रूपान्तरण समग्र समस्या से बाधक यही केन्द्रीकृत एकल जाति एकात्मक राज्य व्यवस्था हालिय नेपाली समाज सामाजिक एवं राजनैतिक रूपान्तरण कर के या समग्र समस्याका समाधान करक भेले सबसे यागा यहाँको जातीय समस्या हल करे पर्तै एउटा मुलुककी लौठा पहिचान देऊ पर्तै कके सङ्घाती हौ लेख्ले बढी हँसे उसले सङ्घाती हौ कि बुदा टिपोले बुढी जसले कि यी कमाउ हाम्रा कारले तहीँ याग करे बढबहु कहके हँसे उसले सङ्घाती हौ लेख्ले बढी राज्य से मुलुकमा जसले फदकल या मानल सबौँ भाषा धर्म हँसे संस्कृतिके बराबर मान्यता या सरकारी कामकाजको भाषामा भाषाको रूपमा मान्यता देवे पर्तै हँसे धर्मनिरपेक्ष राज्यको व्यवस्थाके व्यवहारगत लागू गरे पर्तै या ओकर तहिया राज्यसे धार्मिक भाषिक एवं सांस्कृतिक नीति बनाउ पर्तै हँसे ओकर आधारमा राज्य सञ्चालन गरे पर्तै हँसे दोस्रो बुदाबुढी लेख्ने सङ्घाती हौ फेरि जातीय स्वायत्त प्रदेश या स्थानीय तहमा आदिवासी अग्राधिकारको व्यवस्था संविधानमा सुनिश्चित गरे पर्तै हँसे जैविक विविधता प्राकृतिक स्रोत साधन या परम्परागत ज्ञान सिप प्रविधिमा आदिवासी सभाको अग्र अधिकार सुनिश्चितता गरे पर्तै हँसे उसले फेरि दोस्रो बुदा वाचन गरे जाए रहे उत्पीडित जाति या समुदाय यापन हकमा यपनी निर्णय करे पाउना आत्मनिर्णय अधिकारको सुनिश्चितता हके पर्तै हँसे दोस्रो बुदाबुढी समाजमा रहल सबहुँ खानीको वर्गीय क्षेत्रीय लैङ्गिक जातीय छुवाछुत कुरीति कुसंस्कार तथा असमानताको अन्त्य गरे पर्तै कहके लेख्ले बुढी हँसे ओकरामा एउटा जस्तो कि अन्त्यमा फेरि दुगो अथवा डौली खा माजा बुदा लेख्ने बुढी सङ्घाती उही सम्बन्धी रहल कानुन कडाइको साथ लागू गरे पर्तै हँसे आवश्यकता अनुसार थप कानुन बनाउ पर्तै हँसे अन्तिम बुदाबुढी यहाँ जस्तो कि ओराटी बुदामा लेख्ने बुढी सङ्घाती कथी नेपाल राज्यसे प्रतिबद्धता जनाइली आदिवासी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेज सभ अक्षरस लागू गरे पर्तै उही बमोजिम राज्यको ऐन कानुनमा आवश्यक सुधारको प्रक्रिया ओ घरि यागा बढाउ पर्तै जुन हाम्रो एउटा मुख्य जसने कि कहुँ एउटा सबसे यादगारे बढेवाला एउटा जसने कि एउटा हाम्रो जुन एउटा भर्याङ अथवा ओकर एउटा चिज पाहुना चिज सबबाट अथवा जुन हाम्रो लगमानबाट ऊ हाम्रा एकदमै पावे पर्दै गएको सङ्गाती एकदमै जोड कसले बुढी सङ्गाती स्वभाव हँसे यहाँ लेख्ले बुढी कि कति जसने कि जुन राज्यको संरचनामा सहभागिताको दुई नीति बने पर्दै गएको पहिला समानुपातिक प्रतिनिधित्व या दोस्रो अनुपात हैने पुगल जाति या समुदायको लागि विशेष अधिकार या राजनैतिक आरक्षण जाकर माध्यमसे राज्यको हरेक हकाइमा सबौँ जाति वर्ग क्षेत्र या समुदायको सहभागिता सुनिश्चित गरे सके पर्दै हस उसले निष्कर्षमा सङ्गत यहाँ कति लेख्ने गरी कि इतिहासको लम्हार कालखण्डसे आदिवासी जनजाति सब राज्यको सेवा सुविधा हँसिया अवसरसे वञ्चित हकते यवै हँसे राज्यको विभिन्न निकायमा सहभागिताको अवसरसे वञ्चित हकै हकते यवै कि सन्दर्भमा राज्यको पुनर्संरचना सँगसँगै ऊ समुदायको सहभागिताको फेनि सुनिश्चितता हकके जरुरी बढे सबौँ जात जाति भाषाभाषी संस्कृति हँसे धर्मावलम्बीसे जुन जोड्यालबाट राज्यका विभिन्न निकायमा सहभागिताको आइने हकले गुनेसे बहिष्कृत समुदाय राज्यप्रति अपमान जसले कि महसुस गराइबढे हँसे एखने कि जुन यी चारुओरिसे विकास हैने हके सकैबढे यी यथार्थ स्वीकार्ते राजनीतिक दल सभ यातेवरी विशेष ध्यान देउके खगते बढाइ कहके लेख्ले बढी सङ्घाते हँसे दु लाइन फेर लेख्ले बढी जुन राजनीतिक दल सभक जरियासे सबौँ समुदायको सवाल सभ पुरा हकेके खगते बढाइ राज्यको पुनर्संरचनामा सँगसँगै राजनीतिक दल सभको फेरि पुनर्संरचना हकके जरुरी बढाइ जुन राजनीतिक दलको जरिसे जसने कि समाज हँसे समाजको जसने कि निकाय प्रतिबिम्बित हकलेसे फेरि राजनीतिक दलको नेतृत्व यी विषयमा संवेदनशील हकके खगति बढाइ तब मात्रै न्यायपूर्ण समावेशी शान्त या समृद्ध राष्ट्र बनके सम्भव बढाइ कहके सङ्घाते लेख्ले बढे वास्तवमैसँग जस वास्तवमा एउटा एकदमै वास्तविकता बात हालेँ कि सङ्घाते सबै जुन यी जसनेको जत्रो हाम्रो आज जसने कि यो जुन बुधा बढी जसने कि टिपोट कके सङ्घाती हाम्रो पेस कहिले जुन सङ्घाते किताबको लागि वास्तवमा यी नै भेलेसे एउटा जसने कि यी जसने कि न्यायपूर्ण समावेशी शान्त या समृद्ध राष्ट्र बनके गाह्रै उहीसे यी जम्मै जसने कि यी बातचित एउटा मनन कके जसने कि सरकार या कार्य बढिए त एउटा जसने कि असल राष्ट्रको निर्माण देखाएरबाट नत्र यहाँ के हो हैन भइरहेछ जसने कि हाम्रा कति हैन पुगल कि जसने कि महसुस गरे सक्बहुँ हँसे उसले सङ्घाती सब कार्यक्रममा फेर चाहिँ गीत सुनक बनाबाट भेलस गीतक पाछा छोटे विज्ञापन त यसो ओकर पाछा म फेर से बहि बहुत हसदक सारी पठिन मन रखे रहमर वन बहुत हसदक सारी पठिन मन रखे रहमर वन कुनहुक सोच बहि मोर के धजाही भर सोचन कुनहुक सोच बगारी मोर के धजाही भर सोचन बहुत हसदक सारी पठिन मन रखे रहमर वन पाकल कागल तोरा ते नारी मोर के उठार ओ सुन रे लाल लाल काल छोरा ते नारी कर ले श्रृंगार पाकल पाकल कागल तोरा ते नारी मोर के उठार सारी बठिन मन

मनोरम गीत से छोटे विज्ञापन का पासा फिर से स्वागत करे बने हम कार्यक्रम हमारा आवाज में हसी उसने कार्यक्रम हमारा आवाज में मई अपना के जिसने कि ललित कुमार चौधरी बगौड़ा दुई माड़ी से जुन लिखर एवं सोच पत्र मई अपना के पढ़ के सुनल अथवा वाचन क के सुनल संघाते सब अपना कसनक लगल जिसने कि हमारे एवं थारू जाति या करे बढ़ के या नाई बढ़ के कखनी बढ़ के अथवा कसके बढ़ के जसने कि एकजना जसने कि एउटा आफ्न अधिकार चाहे भेले ऊ यस गर जसने कि एउटा कहुन ठाउँमा जाके कह कि अथवा जसने कि एउटा हाम्रो जसने कि एउटा जम्मे जसने कि हातीमालो कके अथवा एकजुट हक कि हाम्रा याग गरे बढिसके तै ऊ सोच चाहिँ हाम्रा याग बढ कि अथवा हाम्रा कहीँ कहीँ कि जसने कि करिल भेलहुँ एबे करे नहि सकबियो अथवा सरकार हाम्रा के किछो फेरि नहि देबियो जसने कि हाम्रा एबे ओकर याग एउटा निरीय प्राणी भेलहुँ अथवा हमरा शोषित भेलहुँ कहके सोचबहूँ कि उसने कहबहूँ यदि जसने कि अपन हक अधिकार है नहीं चाहे जसने कि हमारा हक अधिकार नहीं पबहूँ एक दिन जसने कि हमारा जिम्मेवारी फिर है नहीं बढ़े कहके हमारा यदि सोचबहूँ जाऊँ एउटा हमारा मानसिक हक के जसने कि हमारे एउटा मानवता बढ़े कि है नहीं बढ़े कहके हमारा अपन मानव के एकचोटी पुछबहूँ संघाते सब यदि मनसे हलहुँ तो हमारा एउटा जिंदगी पाके जसने कि हमारे एउटा जन्मेदेखि नहीं मरलेसम्म जुन एउटा जुन हाम्रो एउटा कहुन समय बढे समय अवधि बढे जसने कि ऊ समयमा हाम्रा कति गर सक्बहुँ त कहके हाम्रा निर्णय नै गर सक्बहुँ यदि हाम्रो जसने कि जीवनमा अथवा सङ्घर्ष नै जीवनमा अथवा हाम्रो जुन एउटा भविष्यबाट जसने कि ओकरमा सङ्घर्ष नै गर सक्बहुँ जाउँ एउटा मान्छे एउटा कायर हसी एउटा लाछी कहिसके सङ्घाते सब जुन एउटा बहादुर हक जसने कि हाम्रो एउटा कहुन एउटा जन्मभूमि जसने कि हाम्रो अपन जर्मल ठाउँमा जसने कि कर्म बनाऊ कि दोसरजनाको भर नै पर के बरु हातेमालो कके हतै कि एकजुट हक्के हतै कि सबैजना एउटा आवाज मिल्के हतै कि जसने कि हाम्रो एउटा जसने कि उखान जसने कि सुनसहुँ हाम्रो जसने कि एउटा थोकले जसने एक थोके सुके त बोते सुन त हजार थोके जसने कि समुद्र बनलाई त बोते नदी बनलाई गएको जुन हाम्रा सुनै हँसौँ हाम्रो एकदमै सुने जसने कि एउटा किताबी ज्ञान माते हतै सङ्घाते सब जुन जसने कि व्यवहारमा नै हो तर तै हँ थाहा बढै हाम्रा यी करे पर्तै कके तर हाम्रा नै करबहुँ जाउँ ऊ थाहा भेलि फेरि हाम्रो एउटा व्यर्थ बढै कि सङ्घाते सब उहीसे एउटा जुन हाम्रो एकजना जसने कि सोच पत्र हाम्रो ललित कुमार चौधरी हाम्रो जुन पेशकारले बढी जसने कि म आफ्नो वाचन कक सुनलाई वास्तवमै सोच पत्र हाम्रो दिमकामे यलै जाउँ अथवा हाम्रा ककरौँ जसने कि एउटा जसने कि यसै हक हो अथवा जम्मै जना थर हो याग गरे बढ हो कके चाहबहुँ जाउँ जसने कि ऊ सोच पत्र मात्र सिर्फ जसने कि एउटा किताबमै मात्रै सीमित नै रह सङ्घाते सब जुन एउटा मनबाट मन जसने कि मन बचाउने एउटा आत्मै चाहिँ याग गरे बढे पर्लाई कि नत्र ऊ जुन एउटा व्यर्थबाट जसने कि एउटा मनसे हक्के फेरि हाम्रो एउटा जीवन ओसै खेर गेल नै यहाँ त हाम्रा एउटा के हो नाइ गरे सक्बहुँ जन्मलहुँ मर्बहुँ बस ऊ दुई दिनको जिन्दगीमा हाम्रो के फेर होइन एउटा वास्तविक परिचय देऊ न यापन एउटा मान्छे हालौँ हाम्रा किछो गरै सक्बहुँ अथवा हाम्रा यापन अधिकार जसले कि नै पबहुँ लड्के अथवा छिनके फिन पवेतै कि एउटा जुन हाम्रो एउटा आधार लेखके हाम्रा यादगार बढबहुँ कि वास्तवमा एउटा हरेक क्षेत्रमा कि जसने कि यादगार बढके कि हो न के हो जसने कि हाम्रो कारै पर्तै कि उसै जसने कि सुतल जोगेको भिक्षा कुनो फेर्ना देतै सङ्घाते सब एउटा ऊ छोटो संस्था हक हो एउटा जसने कि नेपाल सरकारै हक हो अथवा कुनो जसने कि कुनो शिक्षा अथवा कुनो विधा कुनो क्षेत्र हक हो कि एउटा कुनो फेर जसने कि हाम्रा किलो तँरा घरम रह मजासे बैसल म जसने कि तोर्के याके देवै पुगाई कके ऊ कुनो फेर्ना कहे तै जसने कि एउटा हाम्रा बच्चा जन्मलहुँ यदि मनसे जसने कि मनसे हबौँ अथवा हाम्रा सही मानव मायनेमा जिए खोज्बहुँ जाउँ हाम्रा एउटा जसने कि एउटा हाम्रा बच्चाको जन्म दे सकन ओकरा एउटा कर्मको एकदम डौल भविष्य देऊ खोज्बहुँ उसले वास्तवमै एउटा मान्छे अथवा हाम्रा असल नागरिक बन खोज्बहुँ जाउँ जुन हाम्रो एकदम सोच पत्र पढके बना सुनलै वाचन कके सुनलै ओकर जसने कि बताउ सुनके एपनके मनन कैले हब ककमा बहुते आशा कैले बढाइ सङ्घाते सब हँसे कार्यक्रम हाम्रो आवाजका मै वराँटी ओरी आशा कल बढाइ हँसे उसने कार्यक्रम कसनक लगलै एपनक सल्लाह सुझाव फिन लेखके पठबौँ हँस कार्यक्रम इत्रो समयसम्म सुन दिला म अपना बहुते धन्यवाद दे बढाइ हँसे उसने टेक्निसियन सङ्घातिक फिनमा बहुते धन्यवाद दे बढाइ हँसी म वाहे बुधौको फेर से यसरी सोच पत्र नयाँ दोसर एउटा पत्र फेर से वाचन कहिँ अपनक सामु उत्र लागि जसने कि म वाहे बुधौको लागि अपनसे नमस्कार कहीँ बढाइ खान हँसे सुन्ते रहँ रेडियो अर्पण 104.5 मेगाहर्जमा थारु गाउँमा